Euzubillahimineşşeytanirracim. Bismillahirrahmanirrahim. Hamdan li fatir li kulli salatin ala khatimur rusul. Allah Rabbul Alemin ki karam aur fazal se Nabi Pak sallallahu aleyhi ve sellem ke upar lakhon durud aur salam. Ye program hikmat aur sehat alhamdulillah humne 8 farvari ko 2017 میں شروع کیا اور آج الحمدللہ 2018 میں ہم بیٹھے ہیں اور اس پروگرام کو 12 مہینے ہو چلے ایک سال ہو چکا تو یہ اللہ کا کرم ہے کہ اللہ نے اتنی ہمیں ہمت دی اور ہماری ٹیم کو اتنی ہمت دی کہ اس پروگرام کو لے کر چلیں اور آپ لوگوں کے محبت اور پذیرائی کی وجہ سے یہ پروگرام اب تک جاری اور ساری ہے اور انشاءاللہ جس نہج پر یہ پروگرام ہے الحمدللہ وہ آپ لوگوں کی پسندیدگی کی وجہ سے ہے اور میں آپ سب کو ایک سال ہونے پر مبارکباد دیتا ہوں میری ٹیم کو مبارک دیتا ہوں اور ان لوگوں کی جو محنتیں ہیں اس کے لیے میں ان کو اپریشیٹ کرتا ہوں اور اللہ کا خصوصی احسان اور کرم مانگتا ہوں کہ اس نے مجھے استطاعت اور اپنے فضل سے اتنی ہمت دی کہ میں آپ تک اب تک موجود ہوں ہمارے آج کے پروگرام حکمت اور صحت کا موضوع یاداشت کی کمزوری ہے گو کہ یاداشت ایک ایسی چیز ہے جو انسان کو سمارٹ رکھتی ہے اور خاص طور پہ یہ جب ویک ہونے لگتی ہے جو قدرتی طور پہ یہ ویک ہونے لگتی ہے تو 40 سال کی عمر میں شارٹ میموری فیلئر ہونا شروع ہوتی ہے کہ انسان چھوٹی چھوٹی باتیں بھول جاتا ہے اور ایک پین یہاں پہ رکھا اور دوسرے کمرے میں گیا بھول گیا آفس کے معاملات ایسے ہو جاتے ہیں تو یہ ایک شارٹ میموری فیلئر سے یاداشت شروع ہوتی ہے اور اس کی وجوہات میں اہم وجہ دماغ کی چوٹ بھی ہے ایکسیڈنٹ بھی ہے کہیں انسان گر جاتا ہے چوٹ لگ جاتی ہے اور بعض دفعہ کچھ ایسے واقعات سرٹنلی کچھ ایسے چیزیں ہو جاتی ہیں کہ جیسے میرے پاس ایک مریض کے اس کے بھائی کی اچانک ڈیتھ ہو گئی اور وہ بالکل اپنی یاداشت کھو بیٹھا اس غم کے اندر تو بعض غم ایسے آ جاتے ہیں فیملی کے میٹر ایسے آ جاتے ہیں کہ جس کو سر پر سوار کرنے سے یا سر پہ اتنا بوجھ پڑ جاتا ہے کہ وہ آپ کی یاداشت جو ہے وہ ختم ہو جاتی ہے یعنی کہ بالکل بچے کی طرح آپ ہو جاتے ہیں آپ یہ کہتے ہیں کہ میں اللہ اللہ کرنے جا رہا ہوں میں صبح کی اللہ اللہ پڑھ کے آ گیا تو یہ تمام چیزیں ایسی ہوتی ہیں کہ جو بچپنے کی طرف چلی جاتی ہیں دماغ بالکل حافظہ جو ہے ختم ہو جاتا ہے اور وہ کئی گزری باتیں بالکل بھول جاتا ہے اسی طریقے سے اگر ہم اسٹوڈنٹ کو لیتے ہیں تو اسٹوڈنٹ میں جو چھوٹے بچے ہیں بعض کے پیدائشی طور پہ جو ہے وہ حافظہ کمزور ہوتا ہے یاداشت کمزور ہوتی ہے لیکن بعض دفعہ بہت زیادہ جو بچے ہیں وہ مرچ مسالوں کا زیادہ استعمال کولڈ ڈرنک کا زیادہ استعمال اور اسی طریقے سے ایسی چیزوں کا استعمال کہ جس سے آہستہ آہستہ جو ہے بدن میں گیس اور بادی اتنی زیادہ ہو جاتی ہے اور اسی طریقے سے وہ بھولنے لگتے ہیں اپنے سبق کو بھولنے لگتے ہیں بعض بچوں میں خداداد صلاحیت ہوتی ہے کہ انہیں اللہ تعالیٰ کی طرف سے یہ دیا جاتا ہے کہ ان کا دماغ بہت تیز ہوتی ہے یاداشت اچھی ہوتی ہے لیکن اگر ہم کچھ طریقے اختیار کریں کہ بچوں کو شروع سے کھانوں میں روغن زیادہ استعمال نہ ہونے دیں ان کے کھانوں میں مرچ اور مسالے تیز نہ ہونے چاہیے ڈبا بند چیزیں نہ دی جائیں مرچ مسالے نہ دیے جائیں تو ان کی عمومی صحت جو ہے وہ اچھی رہتی ہے اور ان کا دماغ اور حافظہ بھی تیز رہتا ہے اس کے لیے کچھ چیزیں ایسی ہیں کہ جب دماغ کا کمزوری کی بات کریں گے تو یہاں پر نظر کی کمزوری بھی آ جاتی ہے کہ بعض بچوں کا جب حافظہ کمزور ہوتا ہے تو ان کی آئی سائٹ بھی ویک ہونے لگتی ہے ایک چھوٹی سی چیز میں آپ کو بتاؤں کہ سانپ کے جو بل ہوتے ہیں جو بڑے سانپ یا ازدہے ہوتے ہیں ان کا یہ خاصہ ہوتا ہے کہ جب یہ اپنے بلوں میں رہتے ہیں اور بلوں میں سے جب نکلتے ہیں یہ سانپ تو یہ اندھے ہوتے ہیں ان کو کچھ بھی نظر نہیں آتا لیکن اللہ کی قدرت کا نظام ہے کہ اس جگہوں پہ جو ہے وہ سونف کے پودے اگے ہوئے ہوتے ہیں تو وہ ان پودوں کو اوپر جو اس کی پتیاں نکل رہی ہوتی ہیں تو وہ سانپ جا کے ان پتیوں پر اپنا منہ رگڑتا ہے اور اپنی آنکھوں کو رگڑتا ہے جس سے اس کا پانی ان کی آنکھوں میں جاتا ہے اور ان کی آنکھیں روشن ہو جاتی ہیں تو بنیادی طور پہ سونف کا یہ خاصہ ہے کہ یہ اگر استعمال کی جائے اس انداز سے کہ اگر آپ مغز بادام لے لیں 100 گرام، سونف لے لیں 100 گرام، اور اسی طریقے سے 4 مغز اگر آپ 100 گرام لے لیتے ہیں، اور اسی طرح مصری آپ لے لیتے ہیں 100 گرام، ان چاروں چیزوں کو اگر آپ پیس لیتے ہیں تو یہ بڑی عمدہ چیز ہوتی ہے جو حافظے کے لیے بھی اچھی ہوتی ہے اور نظر کی تیزی کے لیے بھی بہت اچھی ہوتی ہے. تو اس کا استعمال آپ کیجئے. سونف آپ لے لیں، اس میں بادام ہے، مصری ہے، اور اس کے بعد اس میں 4 مغز ہیں. تو یہ ایک بڑی اچھی دوا ایک خوراک بن گئی. اس کی خوراک 5 گرام دودھ میں ڈال کے بچوں کو دیجئے، بڑے بچے جو 12 سال سے، اور چھوٹے بچے ان کو آدھا چمچہ یعنی کہ 2 گرام کے قریب یہ دیجئے. یہ بہت اچھی دوا ہے حافظے کے لیے. عموماً بڑے لوگ بھی جو ہے وہ یاداشت جو ہے ان کی کم، جیسے میں نے شارٹ میموری فیلئر کیا، اس کے لیے دال چینی بڑی عمدہ چیز ہے کہ دال چینی کو پیس کر رکھیے، اس کو چھوٹے چھوٹے چھالیا کی طرح ٹکڑے کر کے اس کو چبائیے، اس سے یاداشت تیز ہوتی ہے. اور اپنے آفس میں رکھیے، اپنی گاڑی میں رکھیے، اس کو چباتے رہیے. اور اگر گھر پہ اس کو آپ رکھتے ہیں تو اس کا طریقہ یہ ہے کہ اس میں شہد ملا کے رکھیے، تقریباً 100 گرام دال چینی کو جو ہے آدھا کلو شہد میں جو ہے وہ ملا دیا جائے، اور ایک معجون سی بنا کے اگر آپ روزانہ لیں گے تو اس سے آپ کی یاداشت، شارٹ میموری فیلئر جو ہے وہ بہتر ہونا شروع ہو جاتی ہے. تو بنیادی طور پہ دال چینی کا بھی یہ خاص ہے. میں نے کئی پروگرام میں دال چینی کا بھی بتایا کہ دال چینی سلسلے میں بہت عمدہ چیز ہے. اسی طرح اسفندوس آپ لے لیں، 50 گرام ثابت دھنیا، 50 گرام، اور کالی مرچی 25 گرام، اس کو بنا کر رکھیں. یہ دماغ کی لیے، یاداشت کی تیزی کے لیے بہت عمدہ ہے کہ اس کو صبح شام کھائیں. اس سے سب سے بڑی خاصیت یہ ہوتی ہے کہ اس کو کھانے سے آپ کا نزلہ بھی نہیں ہوتا، اور آپ کو مائگرین بھی نہیں ہوتا، اور آپ کی یاداشت بھی اچھی رہتی ہے. یہ 3 چیزیں اسفندوس، دھنیا اور کالی مرچ. اسفندوس اور دھنیا 100 گرام ہے، اور کالی مرچ جو ہے وہ اس میں صرف 25 گرام ہے. اسی طریقے سے یہ اگر ہم آگے چلتے ہیں کہ 3 چیزیں ہونے کہ اللہ تعالیٰ نے اخروٹ کو جو ہے وہ دماغ کی طرح بنایا ہے، کہ اخروٹ کی گری جو ہے وہ آدھے اخروٹ کی گری لے لی جائے. اسی طریقے سے برہمی بوٹی جو ہے وہ 2 گرام لے لی جائے، اور پستے جو ہے اس کے 5 دانے لے لی جائیں، 5 دانے پستے کے. اور اسی طریقے سے اخروٹ اگر اب اس کو ہم گرامیج میں لیتے ہیں تو برہمی بوٹی آپ لے لیں، اس میں 100 گرام، اس میں اخروٹ آپ لے لیں تقریباً 200 گرام، اور پستہ اس میں لے لیں 200 گرام. تو ان تینوں چیزوں کو پیس لیجئے، اور یہ بہت اچھا ایک ایسا پاؤڈر بن جائے گا کہ جو دماغ کی قوت اور یاداشت کی بہتری کے لیے بہت عمدہ چیز ہے. اور بڑے لوگ جو کہ 20 سال سے بڑے ہیں، اور ان کو اگر ایسا مسئلہ ہے تو وہ اس میں دال چینی کا اضافہ کر لیں 100 گرام. تو یہ پاؤڈر آپ 5 گرام صبح، 5 گرام شام کو گرم دودھ کے ساتھ لیں گے، اس سے کافی بہتری آئے. اسی طریقے سے بعض دفعہ جو دماغ کی کمزوری کہہ لیجئے، یا پھر اسی طریقے سے یاداشت کی کمزوری کہہ لیجئے، اس میں دماغ کی خشکی کا بڑا دخل ہوتا ہے. اس سلسلے میں جو سب سے عمدہ چیز ہے کہ آپ جو ہے روغن خشخاش اور روغن سونف بازار سے مل جاتا ہے. روغن خشخاش، روغن سونف، اور تیسری چیز کدو کا تیل، یعنی کہ روغن کدو. یہ 3 چیزیں آپ لے لیجئے، اور اس کو دہی کی بلائی میں اچھی طریقے سے پھیٹیے، اور اس جگہ پہ جہاں پر دماغ ہوتا ہے اور پیشانی پہ جو ہے اس کو آپ لگا لیجئے تھوڑی دیر کے لیے. تو اس سے دماغ کے اندر جو خشکی پیدا ہو جاتی ہے، سر میں جو خشکی پیدا ہو جاتی ہے، اس کے لیے بہترین علاج ہے کہ اس کو آپ اس انداز سے کریں کہ اسے آپ اس کو لگا لیجئے. اسی طریقے سے گائے کا دودھ جو ہے وہ لگانے سے دماغ کی خشکی ختم ہوتی ہے. اور اسی طریقے سے روغن لبو بے صبا، یہ اگر آپ بازار سے لیں اور لگائیں تو اس سے بھی دماغ کی خشکی ختم ہو کے یاداشت بہتر ہونے لگتی ہے. تو ناظرین، یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھتے ہیں. ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. تانوجیم، بسم اللہ الرحمن الرحیم. ناظرین گرامی، وقفے کے بعد آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. اس سیگمنٹ میں ہم آپ کی کالز لیتے ہیں. میں ہمارے پاس ایک کالر موجود ہیں، پہلے ان سے بات بھی کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم. آپ ٹی وی کی آواز ذرا بند کر دیجیے. ٹی وی کی آواز بند کرو نا. जी कौन कहाँ से बोल रहे हैं? जी मैं कराची से बात कर रही हूँ। जी क्या कौन साहिबा बोल रही है, नाम बताइए। और मैं कराची से चिंता बात कर रही हूँ। जी सवाल बताइए। मुझे अपने भाई के बारे में पूछना था। वो हाफ है तो वो बहुत कमजोर है, खाना पीना कुछ भी नहीं करता, खाता नहीं है। अच्छा ठीक है, भूख बिल्कुल नहीं लगती। नहीं भूख नहीं लगती। अच्छा, चलें ठीक है, आपको बताते हैं। आप कॉल का बहुत बहुत शुक्रिया। देखिए पहली बात तो ये कि सबसे पहली चीज़ ये कि आप जब कॉल किया करें तो टीवी का आवाज़ जो है बिल्कुल बंद कर दिया कीजिए, मध्यम ना करें बल्कि बंद करें। किंजा आपका जवाब ये है कि आज का प्रोग्राम आपने देखा कि हमने याददाश्त की कमज़ोरी पर किया है, इसमें काफ़ी नुस्खे भी मैंने शुरू में दिए। इनके लिए आप एक नुस्खा लिख लीजिए जिसमें पुदीना आप ले लें तकरीबन 50 ग्राम, उसकी पत्तियां ले लीजिए, इमली ले लीजिए 50 ग्राम, आलू बुखारा 50 ग्राम और सूखा अनारदाना 50 ग्राम। इन सबको जो है तकरीबन 1.5 लीटर पानी में अच्छी तरह पकाइए। पानी जब आधा रह जाए तो इसको छान लीजिए और उसके बाद इसमें मिश्री कूट कर डालिए और इसको अच्छी तरीके से शीरा सा बना लें और ये इनको सुबह शाम एक एक चमचा दीजिए। इससे इंशाल्लाह ताला काफ़ी बेहतरी आएगी। दूसरी बात ये कि जो भी हम नुस्खे देते हैं उसकी जो मैं तादाद बताता हूँ तो उसका ज़्यादा ख्याल रखा कीजिए। जहाँ पर एक कॉलर है उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम। कौन साहिबा कहाँ से? जी हेलो, जी कौन साहिबा कहाँ से बोल रही हैं? मैं जी शैला बात कर रही हूँ, मीरपुर आजाद कश्मीर से। जी शैला साहिबा, डॉक्टर ये हकीम साहब, मेरे हाथों की उंगलियों में ना बहुत शदीद दर्द है, मैं अपनी हाथ को ना फोल्ड भी नहीं कर सकती हूँ। अच्छा, और इसके अलावा पता नहीं क्या है, ये हाथों में बहुत दर्द है, दोनों हाथों में, और अंगूठों के नीचे जो जगह होती है ना जहाँ उभार होते हैं वहाँ पर ना, वहाँ पर भी बहुत शदीद दर्द है मुझे। तो आपका कोलेस्ट्रॉल तो नहीं बढ़ा हुआ? नहीं जी कुछ भी नहीं है, ना बीपी ना शुगर कुछ भी नहीं है। अच्छा, भाई ये दर्द आपको होता है? जी जी यहाँ पर सर्दी भी पता नहीं शायद इस वजह से दर्द है या क्या वजह है। अच्छा अभी सर्दी है आपके पास? हाँ जी अल्लाह का शुक्र सर्दी है अभी। अच्छा, नहीं ठीक है हमारे पास। 5 मिनट बाद बताइएगा। जी मैं बताऊंगा आपको थोड़ी। जी थैंक यू जी। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन साहिबा कहाँ से? सर मैं लाहौर से बोल रही हूँ, आमना। जी फरमाइए। सर मेरे दो मसले हैं। पहला मसला ये है कि जब मैं रात को सोती हूँ ना तो सारी रात दांत पीसती रहती हूँ, लेकिन उसका मुझे नहीं एहसास होता। साथ वाले सब सुनते हैं कि सारी रात दांत पीस रही हूँ मैं, ठीक जबड़ों पे जबड़े टकरा रहे हैं, तो ये वो कहते हैं कि दिमाग की कमजोरी है, तो इसका सर कोई इलाज बता दें। पेट में कीड़े का टेस्ट करवाया था आपने? पेट में सही है, वैसे मुझे थायराइड का प्रॉब्लम है, उसकी मैं दवाई खाती हूँ। अच्छा, वो कितने अरसे से खा रही हैं? 2 साल हो गए। अच्छा, चले ठीक है, आप अपने डॉक्टर से। और सर दूसरा सवाल एक और भी है सर, वो मेरे हस्बैंड है उनको ना हाथ की कलाई पे मुक्का लगा था, तो उससे कलाई की जो नर्व है ना जो साइड पे होती है वो जरा अपनी जगह से हिल गई है, और जिसकी वजह से उन्हें दर्द होती रहती है, कलाई पे खिंचे पड़ती रहती है, तो सर इसका भी कोई बता दें तेल या कोई चीज। चलिए ठीक है इंशाल्लाह आपको बताते हैं, लगाने के लिए तेल बताते हैं। हमारे पास कोई कॉलर हैं? जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन कहाँ से? मैं कराची से बात कर रही हूँ, मरियम इमरान। जी मदिया मरियम मरियम। अच्छा मरियम, सवाल बताइए। मेरा बच्चा जो है वो भी 7 साल का, लेकिन बहुत ज्यादा कमजोर है और दिमागी तौर पर भी बहुत ज्यादा कमजोर रहता है वो। अच्छा तो बता दीजिए मुझे। 7 साल के हैं, स्कूल जा रहे हैं? स्कूल भी जाते हैं ट्यूशन भी, लेकिन पढ़ाई दिमाग बहुत ज्यादा कमजोर है उसे। अच्छा, आप हमारा प्रोग्राम देख रही हैं, हमारे शुरू में हमने काफ़ी आज नुस्खे दिए हैं, आपको दोबारा मैं बता दूंगा दिमाग की कमज़ोरी के लिए। और रात प्रोग्राम 1 बजे रिपीट होगा, उसमें भी फर्स्ट सेगमेंट के अंदर आप देखिए हमने खासे नुस्खे दिए हैं, वो आप नोट कर लीजिएगा। हाँ पर एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम हुजूर, गुजार रही है कि मेरे पेट में आंतों में सूजन है। कौन साहब कहाँ से बोल रहे हैं? मैं लाहौर से बोल रहा हूँ, मोहम्मद आबिद मेरा नाम है। आकिब आबिद। आबिद साहब जी फरमाइए क्या सवाल? मेरे पेट में आंतों में सूजन है। और गैस हो जाती है बहुत ज्यादा। अच्छा, तो गैस पेट में ना दर्द होती है, जैसे कोई चीज इसके अंदर कोई एक्स्ट्रा कोई चीज है। अच्छा अच्छा अच्छा, ठीक है जनाब, मैं आपको बताता हूँ। बस एक और कॉलर, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम सर, क्या हाल है जी? कौन साहब, कहाँ से? जेलम से शकील बात कर रहा हूँ। जेलम से? जेलम से मोहम्मद शकील बात कर रहा हूँ जी। फरमाइए सवाल। सर मेरे दिल्ली है ना, जो वो भी उसका भी साइज बड़ा हुआ है और जिगर का भी साइज बड़ा हुआ है, और जो जहाँ बड़ा हुआ है वहाँ सख्त जगह है। अच्छा, और दर्द शदीद दर्द भी रहती है। अच्छा अच्छा, जिगर और तिल्ली का साइज बड़ा हुआ है। चलें ठीक है, इंशाल्लाह मेहरबानी, आपको बताते हैं। अच्छा, और कॉलर हैं। सलाम वालेकुम। सलाम वालेकुम जी। वालेकुम अस्सलाम, कौन साहिबा कहाँ से? अंकल मैं आयशा बात कर रही हूँ वाह कैंट से। जी फरमाइए सवाल बताइए। मेरा बेटा है जिसकी उम्र तकरीबन 17-18 साल है। जी जी। और माशाल्लाह वो ना, मैं भी जरा सीजनल अस्थमा की मरीज थी बचपन से, तो यकीनन मेरी वजह से उसको भी ये इशू है। और प्लस ये कि उसको नज़ला, नाक बंद, ये चीज़ें उसकी नहीं जाती, यहाँ तक कि वो सोते में भी उसको छींकें आ रही होती हैं। अच्छा। और अब जब वो माशाल्लाह बड़े हो गए हैं तो उनको इस बात का बहुत शिद्दत से एहसास हो रहा है कि मेरे बाल बहुत तेज़ी से गिर रहे हैं, और कभी कभी उसको हम खुद तेल लगाएं तो इतने बाल उसके गिर जाते हैं, और उसकी आवाज़ से हमेशा ये लगता है कि ये अंदर कंजेशन है, बलगम है सर में और वैसे। और ये दालचीनी और शहद जो आप कुछ देर पहले बता रहे थे, कभी कभी मैं इसको ये भी देती हूँ, लेकिन कुछ सुस्ती भी है, कुछ वसाइल की कमी भी है कि हम अच्छी चीज़ों से इलाज नहीं कर पाए उसका। अच्छा ठीक है, मैं बहुत आसान सी चीज़ें आपको बता दूंगा, बेफिक्र। ठीक है, शुक्रिया जी। कॉलर है हमारे पास जी। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, कौन कहाँ से? कॉल हमारी ड्रॉप हो गई। शहला साहिबा हमारे पास थी आज़ाद कश्मीर से, उन्होंने बताया कि बहुत शदीद इनके हाथों में दर्द है, कंधे से नीचे और उंगलियों तक इनके दर्द आता है। इसमें सबसे अहम चीज़ ये है कि आप सबसे पहले तो इंजीर का इस्तेमाल कीजिए, 3 इंजीर सुबह नाश्ते में और 3 इंजीर रात को लीजिए। पानी में पहले इंजीर भिगा दीजिए और उसके बाद ये 3 इंजीर आप इसी तरीके से या दूध में गर्म करके वो आप लेना शुरू कीजिए। जैतून का तेल आपको लेना है और 1 पाव, और उसमें जो है अपने तेज़पात के 4 पत्ते, जायफल 1 अदद, लौंग 50 ग्राम, ये तीनों चीज़ों को 1 पाव तेल में अच्छी तरह पकाइए, छान कर ये तेल रखिए, इसे लगाइए और कोई गर्म चीज़ या पट्टी जो है गर्म पट्टी उसमें बांध लिया कीजिए, 2-3 दिन में इंशाल्लाह फ़ाका हो जाएगा। हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन साहब कहाँ से? वाकेंट से। कौन साहब? जी सवाल बताइए, जोर से बोलिए आप। सर मुझे मेरा जहन पे कुछ बातें आती हैं और थोड़ी देर बाद भूल जाती हैं, यानी कि जहन बहुत कमजोर है। ठीक है जनाब, बिल्कुल आपको नुस्खा बताते हैं, और आज का हमारा मौजू भी यही है। रात के 1 बजे आप प्रोग्राम रिपीट होगा, देख लीजिएगा, लेकिन मैं जो हो सकता है आपको बताऊंगा। हमारे पास एक और कॉलर है। अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। लाहौर से आमना साहिबा हमारे पास, और इन्होंने बताया कि इनके दांतों का मसला है, और जाहिर बात है कि इसको जो फौरी तौर पे जो इसका वो जाता है रूट कॉज जाता है वो यही होता है कि पेट में कीड़े ना हो, वॉर्म्स ना हो, तो उसके लिए आप स्टूल डीआर करवाइए और वो देखिए, अगर आपको कीड़े हैं तो किर मार के नाम से एक दवा बाज़ार से मिलती है, उसमें सारी बाऊ बड़ंग वगैरह मौजूद होती है, किर मार के नाम से दवा होती है, वो आप बाज़ार से लेके रात के वक्त उसकी डोजेस खाइए, वो आपको बता दिया जाएगा। जहाँ तक ताल्लुक़ है कि जौ की वीकनेस हो जाती है, आसाब और पट्ठे जो हैं वो थोड़े से कमज़ोर जाते हैं, ख़ास तौर पर थायराइड के जो मरीज़ होते हैं उनके जो दवाएं वो खाते हैं उसके साइड इफ़ेक्ट इतने ज़्यादा होते हैं, उस वजह से भी ऐसा हो जाता है। लेकिन इसके लिए पूरी तहकीक करनी ज़रूरी है। आप अभी फ़िलहाल जो है ये लगाइए, और इसी तरीके से रोगने बादाम ले लीजिए। रोगने बादाम और रोगने जैतून, ये दो चीज़ें आप अच्छी तरीके से मिला के, और इसकी जो है पूरे इन जगहों पर और इन जगहों पे जहाँ पर पूरे आपके पट्टे हैं और गर्दन की तरफ जो है आप रोज़ाना इसकी मालिश करके और फिर सोया कीजिए, इससे इंशाल्लाह बेहतरी आएगी। और कीड़ों का मैंने आपको बता दिया, उसको भी चेक करके वो दवा ले लीजिए। हाँ, बस एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। जी वालेकुम सलाम जी, बिनाकी साहब सलाम अलैकुम। वालेकुम सलाम, कौन साहब कहाँ से जी? किम साहब, मैं नवीद बोल रहा हूँ लाहौर से। जी सर बोलिए, फरमाइए क्या सवाल। किम साहब, मेरी ना शुगर जो है ना दो तीन महीने हो गए ना, पहले ठीक थी, अभी 250-300 से नीचे नहीं आ रही है। बस जो खाली पेट है ना 250 रहती है, 300-300 से नीचे रहती है, इतनी रहती है। अच्छा अच्छा, वो मैं दवाई भी खा रहा हूँ, सुबह भी खाता हूँ शाम भी खाता हूँ, मगर वो नीचे नहीं आ रही। अच्छा, अब इंसुलिन पे तो नहीं आए ना अभी? नहीं, इंसुलिन पे नहीं लगाया, मैं इंसुलिन लगाया अभी तक नहीं लगाई। अच्छा। तो मैं वॉक भी करता हूँ, मैं गेम वगैरह करता हूँ, दौड़ वगैरह लगाता हूँ, मगर इंसुलिन मेरे ना शुगर नीचे नहीं आ रही, लेवल नहीं हो रही। अच्छा, उम्र कितनी नवीद भाई आपकी? उम्र कितनी है, एज? उम्र मेरी हो गई है 52 हो गई है। 52 चले, ठीक है जनाब, आपको जवाब देते हैं। आप पास एक और कॉलर है, उनसे बात करते हैं। अस्सलाम वालेकुम जी। अस्सलाम वालेकुम, कौन कहाँ से? आप टीवी की आवाज़ बंद कर दीजिए और बताइए कौन बोल रही हैं, कहाँ से? हेलो जी, कौन साहब है, कहाँ से? इसको मेरे ख्याल से ड्रॉप हो गई कॉल, बाय कॉल। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। अस्सलाम, कौन कहाँ से? जी हकीम साहब, मैं कसूर से बात कर रही हूँ, हुमैरा। जी हुमैरा, फरमाइए। हकीम साहब, मुझे ना तकरीबन 3 साल हो गए हैं, मुझे मैदे का बहुत ज्यादा मसला है। मैं इलाज करवाती हूँ तो हाइड्रोक्लोरिक टेस्ट करवाती हूँ, तो उसमें आता है कि मीडियम है रिजल्ट, ना ज्यादा है और ना कम है। अच्छा। और अगर अल्ट्रासाउंड करवाती हूँ तो उसमें आता है कि अंतरियों का मसला है। तो मैंने बहुत ज्यादा इलाज करवाया और इसकी वजह से जो मेरा जिस्म है वो भी, जिस्मानी कमजोरी भी बहुत ज्यादा है। अच्छा। तो आप इसके बारे में मुझे कुछ बता दें कि मैं क्या करूँ इसके बारे में, बहुत ज्यादा परेशानी है, 3 साल हो गए हैं मुझे। ये अभी इन्होंने अल्सर डिक्लेयर किया है, यानी डुओडेनियम अल्सर? जी हाथों का अल्सर बताया इन्होंने? नहीं, अल्सर नहीं, वो कहते हैं कि आपका अंतरियों का ज्यादा मसला है और स्टमक का भी थोड़ा बहुत मसला है, वो कहते हैं सोजन है। अच्छा अच्छा, तो इसमें ठीक है, इसको मैं देखता हूँ, आपको जवाब देता हूँ, अंतरियों में सूजन है। पर एक और कॉलर, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन साहिबा कहाँ से? जी मैं शबाना बात कर रही हूँ हैदराबाद से। जी सवाल बताइए। जी मसला ये है कि काफी अर्से से नज़ला जो है ना गले में गिरता है, इसकी वजह से खराश भी रहती है, रेशा सा रहता है, बहुत प्रॉब्लम होती है, नाक की हड्डी भी बड़ी भी रहती है। चले ठीक है, आपको बताते हैं। और कॉलर है हमारे पास? कराची से मरियम साहिबा, उन्होंने भी बताया कि 7 साल का बच्चा है और इसे दिमाग की कमज़ोरी है। इसके लिए तो मैं आपको जवाब देता हूँ, हमारे पास एक कॉलर हैं, पहले उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम सलाम, कौन साहब कहाँ से? हाँ जी, मैं लाहौर से बात कर रहा हूँ। जी कौन साहब? मुझे गुर्दों की तकलीफ है, गुर्दों की बीमारी में मैं मुफ्ता हूँ, मैं डायलिसिस पे सर, आप 5-6 माह से डायलिसिस सर, आपका नाम मेरे ना ये जो सर, अपना नाम बताइए पहले। मेरा तो डायलिसिस की वजह से कमजोरी इतनी ज्यादा हो गई है कि मैं अब चलना फिरना बंद हो गया मेरा, मैं कम वाकई से चल सकता हूँ, उसके बाद चल नहीं सकता हूँ मैं। डायलिसिस कितनी दफा हो रहा है आपके, हफ्ते में हो रहा है या महीने में? हफ्ते में दो बार हो रहे हैं। हफ्ते में दो बार हो रहे हैं। देखें अपना नाम बताइए। अक्रम। अक्रम साहब, देखें अक्रम साहब एक बात मैं आपको बता दूं और सब अवाम उन्नास के लिए मैं खसूसी तौर पे बताऊं कि डायलिसिस का मसला, गुर्दों के मसाइल, इसके ऊपर हम एक अहम प्रोग्राम जो है इंशाल्लाह अगले हफ्ते यानी कि बुध के दिन कर रहे हैं, जिस पे हम डायलिसिस को रिकवर करने, उसकी टाइमिंग कम होने के मुतालिक नुस्खे बताएंगे और वो प्रोग्राम बड़ा अहम होगा। मैं अभी अनाउंसमेंट कर रहा हूँ कि इंशाल्लाह अगले हफ्ते हम गुर्दों के मुतालिक एक प्रोग्राम कर रहे हैं। वो तमाम हजरात जो गुर्दे के अमराज में मुबतला हैं, मेरा वो अगला प्रोग्राम ज़रूर देखिए। अकरम साहब के मुतालिक इंशाल्लाह हम जवाब आपको बताएंगे। यहाँ पर हम एक मुख्तसर से वक्फे की जानिब बढ़ रहे हैं, आपसे मिलते हैं वक्फे के बाद। अस्सलामु अलैकुम व रहमतुल्लाह। मरियम साहिबा का मैं जवाब पहले दूं कि कराची से थी और मैंने ये अर्ज़ किया कि 7 साल के बच्चे की दिमाग की कमज़ोरी के लिए जो नुस्खा है उसमें आप बादाम लिख लीजिए 100 ग्राम, आप सौंफ लिख लीजिए 100 ग्राम, चार मगज 100 ग्राम और सौंफ 100 ग्राम, ये चारों चीज़ों को हम वज़न पीस के आधा आधा चमचा 2 ग्राम के करीब इस बच्चे को खिलाने की कोशिश करें या दूध में मिला कर दीजिए। लाहौर से आबिद साहब ने बताया कि इनको बहुत ज़्यादा गैस का मसला है और बादी का मसला है। सबसे पहले तो आप हर किस्म का गोश्त 3 हफ्ते के लिए बंद कर दीजिए और आप जो है ये कहवा बना कर पीना शुरू कीजिए, जिसमें पुदीने की 20 पत्तियां, सौंफ का चाय का जो 1 चमचा, छोटी इलायची 2 अदद और अदरक का 2 इंच का टुकड़ा लेके इसको पानी में उबाली छानी और ये पानी पीना शुरू कीजिए दिन में 3 मरतबा। जेहलम से बताया इन्होंने कि इनको जो है बहुत ज़्यादा तिल्ली में भी और जिगर में भी इनका वर्म है या फिर फैटी लीवर हुआ हुआ है। इसके लिए आप 2 चीज़ें कीजिए कि नौशादर आप जो है इसका इस्तेमाल आपको इस तरह करना है कि आपने नौशादर लेनी है और ज्वार भाटा जो कि एलोवेरा होता है उसका जेल जो है वो लेके उसमें नौशादर डाल देनी है और उसके बाद उसको पूरी रात रखे रहे, दूसरे दिन उसको कपड़े से छान के जो महलूर निकले वो 10-10 कतरे आधा ग्लास पानी में डाल कर पीजिए। एक तो ये कीजिए और दूसरा ये कीजिए कि फिटकरी ले लें और फिटकरी को जो है तवे में डाल के बिरिया कर दें, वो बिल्कुल सफ़ेद हो जाए तो उसका पाउडर अलग रखें। तो वो इस तरह लेना है कि उसकी 2-2 चुटकी जो है 1 टेबल स्पून दही में डाल के लीजिए, इंशाल्लाह फैटी लीवर के लिए भी और अमूमन यरकान जो जाता है उसके लिए भी अच्छा इलाज है। जेहलम आयशा साहिबा वाकेंट से हैं और इन्होंने बताया कि इनके बच्चे को 17 साल का है इनका लड़का, तो इसके लिए सबसे पहले तो इसको आप मुरब्बे आमला बाज़ार से मंगवाइए। मुरब्बे आमला, आमले के 2 पीस सुबह के वक्त इनको जो है धोकर और उसको काट के और इसी तरह शहद में मिलाकर देना शुरू कीजिए और एक पाउडर आप बना लिए जो कि सस्ता ही है। इसमें करना ये है कि काकड़ सिंगी है, तुख में सुरस है, कुस्ते शीरी हैं और सौंठ, ये 4 चीज़ें आप ले लीजिए और चारों चीज़ों को आप 100-100 ग्राम लेके, ये 400 ग्राम हो जाएगी, इसको आप बारीक पाउडर करके उसको मज़ीद छान लीजिए दुपट्टे से और उसके बाद इस पाउडर को आप संभाल के रखें। 1 चाय का टेबल स्पून शहद लीजिए और उसमें 4-4 चुटकी ये पाउडर डाल के लीजिए या फिर ये 400 ग्राम जो है ये 2 किलो शहद में मिला के रख लीजिए, एक माजून बन जाएगा। बच्चे को सुबह शाम जो है वो 1 टेबल स्पून सुबह 1 शाम को दीजिए क्योंकि बच्चा बड़ा है और नाक में जो है डालने के लिए सबसे उम्दा चीज़ ये है कि रोगने नीम और रोगने कलूंजी मिला के कॉटन बट से दोनों नाक के नथनों में लगाइए, आपका मसला अल्लाह पाक हल कर देंगे। वाकेंट से अब्बास साहब ने भी बताया कि जहन की कमज़ोरी के लिए, मेरे भाई आज का प्रोग्राम हमारा इसी मौजू पर है, रात के 1 बजे रिपीट होगा और एक नया नुस्खा बता दूँ कि बकरे का भेजा जो होता है ताज़ा लीजिए, ज़्यादा अरसा ना हो उस दिमाग उसको रखे हुए, यानी कि 2-4 घंटे पहले बकरा ज़िबा हुआ हुआ हो तो वो आप कसाई से निकलवाइए ताज़ा भेजा और उसके बाद उसे किस तरह साफ़ करना है उसको उबाल करके, वो खातून ज़्यादा जानती हैं, उसको साफ़ करके और मस्तगी रूमी बाज़ार से लेके आइए, 2 ग्राम مستقی رومی جو ہے وہ جب بھیجا پک رہا ہو تو اس میں اوپر جو ہے اس کے ڈال دیجئے, اور اس کے بعد وہ بھیجا جب تیار ہو جائے تو اسے کھانے سے بھی دماغ معاملات ٹھیک ہوتے ہیں. تو یہ آپ کم از کم ہفتے میں ایک دفعہ کیجئے, اور جو میں نے نسخے بتائے ان کا استعمال کیجئے. اور ایک چیز میں اور, چونکہ ذکر جو ہے وہ بکرے کے بھیجے کا, میں ابھی پچھلے دنوں میں نے دیکھا کہ بازاروں میں جو گوشت ملتا ہے اور کٹا کٹ کے نام سے جو ملتا ہے, اس میں میں نے دیکھا کہ وہ پلاسٹک کی تھیلیوں میں پیک ہوتا ہے وہ دماغ, اور پتہ نہیں کتنے دنوں کا رکھا ہوا ہوتا ہے فریزر میں برف میں, اس کو سمیل کرو تو اس میں سے سمیل بھی آ رہی ہوتی ہے. تو ایسا بالکل مت کیجئے. جب بھی ایسے معاملات ہوں تو پہلے گوشت جو آپ کے لیے پک رہا ہو اسے چیک کیجئے کہ اس میں اس نے بو تو نہیں چھوڑ دی. تو ایسے چیزیں کھانے سے مزید معاملات خراب ہوتے ہیں کہ پیٹ کی بیماریاں ہو جاتی ہیں, السر ہو جاتا ہے, بعض دفعہ تو ایسی سڑی ہوئی چیز کھانے سے کینسر ہونے کے بھی شبہات ہوتے ہیں. اس لیے ہمیشہ تازہ چیز چیک کر کے لیجئے. اسی طریقے سے ہمارے پاس نوید صاحب, انہوں نے بتایا کہ شوگر کا مسئلہ ہے. دیکھیں آپ جو بھی علاج کر رہے ہیں, آپ جو بھی دوائیں کھا رہے ہیں وہ اس کو کیری آن کریں, اس کو لیجئے. لیکن میرا ایک علاج ہے جو کہ انشاءاللہ تعالی اللہ کے حکم سے یہ آپ کے شوگر کو کنٹرول کر دے گا. یہ ہمیشہ یاد رکھیے کہ شوگر کبھی بھی ختم نہیں ہوتی. جیسے چشمہ لگ گیا اس کے نمبر اوپر نیچے ہوں گے, اسی طرح شوگر اوپر نیچے ہوگی. یہ میرا آزمایا ہوا ہے کہ کافی مریضوں کو بتایا کہ چرایتا نیپالی جو ہے وہ رات کو جو ہے آپ ارکے گلاب لے لیجئے, اور ارکے گلاب ایک آتشہ لے اور اس کو آدھا گلاس پانی کے اندر چرایتا نیپالی رات کو بھگا دیجئے, اور صبح اس کو چھان کر وہ پانی پی لیجئے. اور اسی طریقے سے ایک اور ارکے گلاب ہوتا ہے جسے ہم سہ آتشہ کہتے ہیں. یہ شوگر والوں کو میں نے آزما کے دیکھا, گردے کے مریضوں کو میں انشاءاللہ اگلے ہفتے جو پروگرام کروں گا اس میں بتاؤں گا. لیکن سہ آتشہ آدھا گلاس ڈیلی آپ صرف تین ہفتے پیجئے, آپ کی شوگر لیول جو انشاءاللہ نیچے آ جائے گا. یہ بالکل آپ اس کو کر کے دیکھیے. یہ آزمایا ہوا میرے مطب کا نسخہ ہے کہ ارکے گلاب سہ آتشہ اسے آپ استعمال کیجئے, تو انشاءاللہ تعالی چرایتا جو ہے وہ ایک آتشہ میں جو سستا ملتا ہے چونکہ اس کو اوپر پروسیس کم ہوتا ہے, اور سہ آتشہ جو ہے وہ تین گنا زیادہ قیمت ہوتی ہے, تو اسے آپ ایسے ہی پیجئے اور ارکے گلاب میں وہ ملا کے آپ لیجئے, اس سے شوگر کنٹرول ہوگی. مخصوص صاحب, یہ حمیرا صاحبہ ہیں اور انہوں نے یہ بتایا کہ معدے میں ان کو پرابلم ہے یا ان کو انتڑیوں کا مسئلہ ہے. اس کے لیے آپ تخم ریحان لے لیں تقریباً 100 گرام, اور اس کو توے میں اچھی طریقے سے بھونیے, اور اس کے بعد 100 گرام مصری لے کے باریک کر کے دونوں کو پیس لیجئے, اور ایک چائے کا چمچہ دو ٹائم دوپہر کھانے سے پہلے آپ لیجئے. انشاءاللہ کچھ عرصے میں یہ سارے مسائل حل ہو جائیں گے. شبانہ صاحبہ حیدرآباد سے, انہوں نے بتایا کہ نزلہ ان کے گرتا ہے, آپ کالی مرچ اور لے لیجئے اور بادام دونوں چیزوں کو ہم وزن لے کے پیس لیجئے, اور اس کو شہد میں ملا کے صبح نہار منہ کھانا شروع کیجئے, اور دن میں جو ہے وہ آپ چنے لے لیں, تقریباً 1 کلو چنے لے لیں, اور اس میں ہے دکھنی مرچ جو ہوتی ہے وہ 50 گرام لے لیں, اور مصری آدھا کلو. ان تینوں چیزوں کو اچھی طرح پیس کے یہ پاؤڈر بنائیں روزانہ صبح, 5-5 گرام جو ہے یہ آپ لیجئے. اس سے پرانا نزلہ یا جو گلے کے راستے کیڑا گرتا ہے اس کے لیے بھی یہ بہت عمدہ ہے. لاہور سے اکرم صاحب نے ہمیں کال کی, اور یہ میں آپ کو بات بتاؤں کہ میں نے ان سے ڈائلسس کے بارے میں, انہوں نے کہا کیا پوزیشن ہے اس میں آپ کے لیے. انشاءاللہ تعالی میں اگلے ہفتے بڑا تفصیلاً بتاؤں گا, لیکن ابھی آپ ہی کیجئے کہ فوری طور پہ کلونجی لے لیجئے, 100 گرام کلونجی لے لیجئے. ایک دن کی خوراک ہے کہ آپ اس کو 1.5 لیٹر پانی میں ڈال دیجئے, اور اس کو اتنا پکائیے کہ وہ 1.5 لیٹر پانی آدھے سے بھی کم رہ جائے, آدھے لیٹر یعنی 1 لیٹر پانی جل جائے, اور آدھا لیٹر پانی جو ہے اس کو پھر آپ اچھی طرح چھان کے آپ اس کو ایک پیالی صبح, ایک پیالی دوپہر, ایک پیالی رات, اس طریقے سے وہ ایک آدھا لیٹر پانی آپ پئیں گے تو اس سے انشاءاللہ تعالی کافی بہتری آنا شروع. یہ سنگل ریمیڈی ہے, اور اگر جسم کے اندر درد رہتا ہے, گردے میں درد رہتا ہے, تو اس میں ایلوویرا کا جیل جو ہے وہ تقریباً 5 گرام کے قریب ایڈ کرنا ہے, لیکن سمپل ڈائلسس کے پیریڈ کو یہ پرولونگ کرتا ہے. مشتاق صاحب کراچی سے, और इन्होंने भी ये बताया कि इनको कमज़ोरी बहुत है। कमज़ोरी के लिए ये कि माउल लहम जो है वो बड़ा उम्दा चीज़ होता है। शुगर के मरीज़ चूँकि मीठी चीज़ें नहीं पी सकते तो उनके लिए माउल लहम जो है वो बहुत उम्दा होता है कि माउल लहम या फिर मुख्तलिफ जानवरों का जो गोश्त लेके, परिंदों का गोश्त लेके उसका सूप बनाइए और वो पीजिए। और इसी तरीके से सिवैयाँ जो होती हैं लाल वाली, वो आप लीजिए और उसको पानी में बॉयल करके छान कर वो पानी पीजिए। या फिर खालिस गाय का दूध अगर आपको मिल जाता है तो उस गाय के दूध में आप नींबू डाल के उसको फाड़ लें और उसके बाद जो उसका पानी है वो पानी आप पीजिए। ये शुगर के पेशेंट के लिए बेहतरीन चीज़ें हैं कि जो शुगर के अवारिजात की वजह से जो अमूमन कमज़ोरी हो जाती है उसके लिए ये बेहतरीन चीज़ है। तो ये हमारे आज के कॉलर्स थे और इसमें मैं जो आज मेरा प्रोग्राम है उसमें मैंने आपको जो नुस्खे दिए वो आप रात को भी देख सकते हैं। लेकिन चंद बातें मैं आपसे अर्ज़ करना चाहता हूँ कि आज हमने जो याददाश्त के ऊपर मामलात किए इसमें सबसे अहम चीज़ जो है वो ये कि सुबह का उठना सेहत के लिए, दिमाग के लिए, याददाश्त के लिए, हाफ़ज़े के लिए बहुत ज़रूरी है। मेरा ख़्याल कि हमारी पूरी कौम को अगर लिया जाए और उसमें ख़राबी निकाली जाए तो सबसे बड़ी ख़राबी यही होती है कि सुबह के उठने वालों की तादाद जो है वो अब मेरे ख़्याल से बहुत कम रह गई है। यानी कि अब उनकी तादाद कम से कम होती जा रही है। ऐसे लॉजिक्स लेके आई जा रही हैं, ऐसे तहकीकात लेके आई जा रही हैं कि भाई रात का जागना बहुत अच्छा होता है, रात का जागना ज़रूरी होता है, रात को नेट पे या इंटरनेट पे या फिर गूगल करना या इस किस्म की चीज़ें करना ज़्यादा अहम है, हमारी सेहत अहम नहीं है। तो पूरी रात उस पर लगे रहो और सुबह जो है नमाज पढ़ के अगर अल्लाह ने तौफीक दी तो फिर सो जाओ और फिर रात दोपहर के 2 बजे उठो। तो ये फिनोमिना जो हमारे माशरे के अंदर आ गया, ये चीज़ हमारे दिमाग को कमज़ोर कर रही है। और यकीन मानिए कि ये जो मोबाइल का इस्तेमाल है या इसकी जो रेजेस हैं वो हमारे लिए इस कदर नुकसानदेह हैं कि हम अपने बदन से चिपका के रखते हैं मोबाइल को और अपने सोने की जगह जो है उस जगह से मोबाइल की जो रेजेस होती हैं वो हमारे दिमाग को कमज़ोर करती हैं, हमारे कान के मसाइल और हमारे कान के अमराज को पैदा करती हैं। कल मैंने प्रोग्राम में बताया कि जो साइनसाइटिस होता है उसी में तीसरी चीज़ जो है वो टाइनाइटिस होता है और वो सिर्फ मोबाइल के ज़्यादा इस्तेमाल की वजह से होता है। दिमाग की कमज़ोरी भी इसी वजह से होती है और जब कानों के अंदर सीटी बजने की आवाज़ आती है इसके माने आपको टाइनाइटिस हो गया। और वो ज़्यादातर जो है वो बेजा इस्तेमाल जो है टेलीफोन का, उसमें मोबाइल का जो आप लोग करते हो तो उस वजह से ये होता है कि ये बीमारी ज़्यादा फैल रही है और बहुत से लोग जो वो बहरे हो रहे हैं। कि बहुत से जो रिसर्च है कि वो लोग जो मुसलसल फ़ोन इस्तेमाल करते हैं वो लोग सुनने कम लगे हैं। उनको बोलो भाई क्या हाल है जनाब आपके, तो वो थोड़ा सा ऊपर देखते हैं कि आवाज़ नहीं आ रही। तो ये तमाम चीज़ें जो हो चुकी हैं, एक्सेप्ट कर रहे हैं लोग कि ऐसा है कि हमारे ज़्यादा इस्तेमाल करने की वजह से हमारे अंदर ये ख़राबियाँ आ रही हैं। तो इसका तदारुक किस तरीके से हो सकता है? इसका तदारुक इस तरीके से हो सकता है कि आप ख़ास तौर पे बच्चों को मैं कह रहा हूँ कि इसका इस्तेमाल जो है वो तर्क कर दें। इसके बग़ैर भी ज़िंदगी गुज़र सकती है। और सबसे बड़ी ख़राबी जो मैं समझता हूँ हमारे माँ बाप की है, हमारे लोगों की है, कि हम जो है बच्चों को अपने से दूर रखने के लिए, बहलाने के लिए हमने वो मोबाइल की जो गेम्स हैं वो उनको दे देते हैं कि बेटा। और बाकायदा मैंने देखा कि 2.5 साल का बच्चा भी चला रहा है और वो ज़हनी मरीज़ बन गए, वो ज़हनी मरीज़ बन गए बच्चे। उनको बस रात को सोते हुए भी जो है वो फलाना गेम खेलना है, उनके जहन के अंदर वो चीज़ है कि मोबाइल जो है वो हमारी ज़िंदगी है। तो बुनियादी तौर पे बस यही बात है कि हमें इन चीज़ों से इज्तनाब करना चाहिए। यहाँ पर एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम सर जी, मैंने ना आपसे एक बात करनी थी। आप कौन बोल रही हैं, कहाँ से? जी मैं मुकद्दस बात कर रही हूँ ननकाना साहब से। जी फरमाइए, आप सवाल बताइए जल्दी से। जी देखे ना, मेरे ना 3-4 साल हो गए, मेरे ना चेहरे पे इतनी ज्यादा स्याही है ना, वो उतरते ही नहीं है जितनी मर्जी क्रीमें लगा लो। ठीक है, ठीक। तो क्रीम लगा लेती हूँ तो फिर रेड चेहरा, जहाँ स्याही है ना वहाँ रेड रेड जगह हो जाती है। अच्छा अच्छा, हाँ जी, ये रेड भी हो जाती है, लाल लाल ہو جاتی ہے اور سیاہیاں اترنا نام ہی نہیں لے رہی. ٹھیک ہے, بہت شکریہ آپ کی کال کا. ہم اپنے ایک اور کالر ہیں, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ جی میرا نام کاشی ہے. میں اس کا نام کیا, میرا آپریشن ہوا تھا ہرنی ہوگا, اس کے بعد میرے کو یہ مسانے میں تھوڑا سوجن آئی ہے. میں نے الٹرا ساؤنڈ کروایا تھا اور میں کو درد ہوتی ہے ہلکی ہلکی, پیٹھ میں گیس ہو جاتا ہے. اچھا جی ہاں, گیس بھی ہوتی ہے آپ کو؟ گیس پیٹ بھر جاتا ہے اور پتہ نہیں ہے کس وجہ سے, اور میرے کو جلن بھی ہوتی ہے, پیشاب پیلا آتا ہے, درد ہوتی ہے مسانے میں ہلکی ہلکی. اچھا اچھا چلیں ٹھیک, سوجن میں نے الٹرا ساؤنڈ کرایا تھا اس میں سوجن آئی ہے. چلے ٹھیک, بہت شکریہ. مقدس صاحبہ نے بتایا کہ چہرے پر سیاہی بہت زیادہ ہے. آپ سب سے پہلے تو ہر قسم کی کریمیں استعمال کرنا ختم کر دیجئے, اس کو نیچرل ایک مہینہ رہنے دیجئے, اور آپ صرف جو کا آٹا استعمال کریں. جو کا آٹے میں تھوڑی سی ہلدی ملا کے ارکے گلاب میں اچھی طرح اس کا مرہم سا بنا کے 2 گھنٹے صبح 2 گھنٹے شام لگا کر رکھیے, پھر منہ دھو لیجئے. اس سے انشاءاللہ آپ کی ٹیون جو ہے وہ بہتر ہو جائے گی چہرے کی. دوسری کال جو کاش صاحب کی تھی, انہوں نے بتایا کہ ان کو ہرنیا یا مسانے کی سوجن ہے. آپ دودھ پانی کا استعمال کریں, 2 حصے جو ہے وہ دودھ کے اور 2 حصے پانی, یعنی کہ 50-50% آپ اس میں دودھ ملا لیجئے اور اس میں 1 چٹکی نمک ڈال کے اس کو صبح اور شام کو 1-1 گلاس پیجئے, اور بازار سے شربت بزوری لے لیجئے, اس کا جو ہے 2 چمچے صبح 2 چمچے شام جو ہے وہ الگ سے پانی میں ملا کے آپ پئیں گے, تو انشاءاللہ تعالی اس سے آپ کو جو معاملات ہیں وہ بہتر ہو جائے گا. پیٹھا اس سلسلے میں بہت عمدہ چیز ہے. پیٹھے کی مٹھائی جو ہے وہ اگر آپ کو شوگر نہیں ہے تو تقریباً 50 گرام شام کو اس کو پانی میں اچھی طریقے سے گرائنڈ کر کے پیجیے, اس سے بھی مسانے کی جلن اور مسانے کی کمزوری اور یہ تمام چیزیں ختم ہو جاتی ہیں. ناظرین یہ تھا ہمارا آج کا پروگرام. آخر میں چھوٹا سا اناؤنسمنٹ کے اگلے ہفتے انشاءاللہ گردے پر ہم پروگرام کریں گے, اسے ضرور آپ دیکھیے گا, اور اس میں انشاءاللہ ڈائلیسس کا پیریڈ بھی بہتر ہوگا. وہ سارے نسخے انشاءاللہ آپ کو اگلے ہفتے دیے جائیں گے. گردے سے متعلق اپنے میزبان حکیم سید عبدالباسط کو اب دیجیے اجازت. السلام علیکم ورحمۃ اللہ.